निकै नै सुन्दर साङ्गीतिक गजल राख्यौँ हामीले कार्यक्रम गजल चौतारीमा। जो वरदानमा मलाई उनी दिए पुग्छ, उनी भए पुग्छ मलाई। यो गजल सँगसँगै फेरि एउटा गजल वाचन गरौँ हामीले। हामी गजल चौतारीमा गजल वाचन गरिरहेका छौँ तपाईँका www.facebook.com/gazal.chautarima तपाईँले पोस्ट गर्नुभएका गजलहरू कार्यक्रम गजल चौतारीको यो महफिलमा मैले वाचन गरिरहेको छु। जे होस्, चौतारीमा हामी रमाइरहेका छौँ र यति बेला एउटा गजल वाचन गरौँ। दुश्मनको नै छाती चिरे लड्छु अब म, हो दुश्मनको नै छाती चिरे लड्छु अब म, कम्मरमा खुकुरी बिरी लड्छु अब म, दुश्मनको नै छाती चिरे लड्छु अब म, भारतले नेपालको नै सीमा मिच्न छोड्या छैन, भारतले नेपालको नै सीमा मिच्न छोड्या छैन, युपी बिहार घुमी फिरी लड्छु अब म, कम्मरमा खुकुरी बिरी लड्छु अब म, हानुस गोली छातीमा नै थाप्न तयार छु, हानुस गोली छातीमा नै थाप्न तयार छु, तिनीहरूको किल्ला छिरी लड्छु अब म, युपी बिहार घुमी फिरी लड्छु अब म, युद्धको ध्वनिहरू शङ्ख अनि बाँसुरी नै, युद्धको ध्वनिहरू शङ्ख अनि बाँसुरी नै, बजाउँछु र तिरिरिरी लड्छु अब म, तिनीहरूको किल्ला छिरी लड्छु अब म, नेपालको चिनारी नै हाम्रो भन्न नछोडे, नेपालको चिनारी नै हाम्रो भन्न नछोडे, उही पालोको पैँचो तिरी लड्छु अब म, बजाउँछु र तिरिरिरी लड्छु अब म, तिनीहरूको किल्ला छिरी लड्छु अब म, युपी बिहार घुमी फिरी लड्छु अब म, कम्मरमा खुकुरी भिरी लड्छु अब म, दुश्मन कुनै छाती चिरी लड्छु अब म, कम्मरमा खुकुरी भिरी लड्छु अब म, दुश्मन कुनै छाती चिरी लड्छु अब म, दुश्मनको नै छाती चिरी लड्छु अब म। यो लन्ने आँट गर्नुभयो रविन शर्मा, चापागाई सरदार, जोहात नवलपरासीको साथी, हाल बिरानो मुलुक भनेर उल्लेख गर्नुभएको छ। उहाँको यो निकै सुन्दर गजल देशप्रति उत्प्रोत भएका शब्दहरूले सजिएको थियो। उहाँको गजलमा देशको माया झलक्कै झल्किएको थियो। साँच्चीकै गजलमा कहिलेकाहीँ ऊर्जा पनि हुने गर्छ, कलम बलियो हुन्छ र त यस्ता यस्ता सुन्दर सुन्दर गजलहरू जन्मिने गर्छन् गजलकारहरूबाट। हो, रविन शर्माको यो गजललाई पर राख्दै यति बेला अर्को गजललाई उठाउन मन लाग्यो। गजल छ, गजल यस्तो छ, तपाईँको एक भोट ठुलै हुन्छ, तपाईँको एक भोट ठुलै हुन्छ, नेतालाई बगाउने कुलै हुन्छ, तपाईँको एक भोट ठुलै हुन्छ, झुकाएर भावनामा खेल्छौ कति, झुक्काएर भावनामा खेल्छौ कति, याद गर दलाल हो सुलै हुन्छ, नेतालाई बगाउने कुलै हुन्छ, सम्मानीय मातृभाषी सोचौँ फेरि, सम्मानीय मातृभाषी सोचौँ फेरि, संविधान बनेन कि धुलै हुन्छ, याद गर दलाल हो सुलै हुन्छ, यसपटक कानुन लेखिनुपर्छ, यसपटक कानुन लेखिनुपर्छ, नत्र देशै सिद्धाउने हुलै हुन्छ, संविधान बनेन कि धुलै हुन्छ, आवाज एक बनाऊ सबै मिले, आवाज एक बनाऊ सबै मिले, यसपालिको चुनाव तुलै हुन्छ, नत्र देशै सिद्धाउने हुलै हुन्छ, संविधान बनेन कि याद गर दलाल हो सुलै हुन्छ, नेतालाई बगाउने कुलै हुन्छ, तपाईँको एक भोट ठुलै हुन्छ, नेतालाई बगाउने कुलै हुन्छ, तपाईँको एक भोट ठुलै हुन्छ, हो तपाईँको एक भोट ठुलो हुनसक्छ। यो गजल लेख्नुभएको थियो इस्माइल गजुरेलजीले। जोस, यो गजलको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ गजल चौतारीको यो बसाइबाट। हामी गजल चौतारीमा छौँ, तपाईँले गजल चौतारी विभिन्न ब्लग साइटबाट सुनिरहनु भएको छ, www.cybersangam.net सुन्दै हुनुहुन्छ, त्यसै गरी www.udayyouthclub.blogspot.com पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ, त्यसै गरी www.nnrab.blogspot.com पनि हामीलाई सुन्दै हुनुहुन्छ, त्यसै गरी www.chisapaninepal.blogspot.com पनि हामीलाई सुन्दै हुनुहुन्छ। जे होस्, यी ब्लग र साइटहरूका एडमिनहरूप्रति पनि म आभारी रहन चाहन्छु। जे होस्, तपाईँले यसरी माया गर्नुभएको छ, माया दर्शाइरहनु भएको छ, यो साथ यो हौसलाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छ कार्यक्रम गजल चौतारीको युनिट। जे होस्, हामी कार्यक्रम गजल चौतारीमा छौँ, गजलहरू वाचन गरिरहेका छौँ। गजल चौतारीको यो छारी मुनि बसेर जे तपाईँलाई पनि निकै आनन्द आइरह होला भन्ने हामीले बुझेका छौँ। र यति बेला अर्को गजल वाचन गर्न मन लाग्यो, बिरामी हो, बिरामी भयो कि क्या हो गजल, बिरामी भएर नै मर्ने भए म, बिरामी भएर नै मर्ने भए म, काठको बाकसमा नै पर्ने भए म, बिरामी भएर नै मर्ने भए म, काठको बाकसमा नै पर्ने भए म, अस्त अस्त छु ठेगान छैन मेरो, अस्त अस्त छु ठेगान छैन मेरो, लाग्छ संसार अब तर्ने भए म, काठको बाकसमा नै पर्ने भए म, सजाएको सपना परेलीमा मैले, सजाएको सपना परेलीमा मैले, अर्कै जन्ममा पुरा गर्ने भए म, लाग्छ संसार अब तर्ने भए म, जीवितै त भनौँ कसरी तिमीलाई, जीवितै त भनौँ कसरी तिमीलाई, मरेरै तिमी छेउ सर्ने भए म, अर्कै जन्ममा पुरा गर्ने भए म, सम्झी सम्झिकन नरोए है सानो, सम्झी सम्झिकन नरोए है सानो, जवानीमै तिम्रो खुसी हर्ने भए म, मरेरै तिम्रो छेउ सर्ने भए म, अर्को जन्ममा पुरा गर्ने भए म, लाग्छ संसार अब तर्ने भए म, काठको बाकसमा नै पर्ने भए म, बिरामी भएर नै मर्ने भए म, काठको बाकसमा नै पर्ने भए म, अर्को जन्ममा पुरा गर्ने भए म। ज्योस, निकै सुन्दर मन छुने गजल लेख्नुभयो नवराज भुजेल हुनुहुन्छ, सासापुर तिन सर्लाही, हाल दोहा कतारको साथी। ज्योस, उहाँले पनि निकै मन छुने निकै सुन्दर गजल लेखेर हामीलाई गजल चौतारीको फेसबुक पेजमा पोस्ट गर्नुभयो। यो गजलको लागि उहाँप्रति पनि आभारी रहन चाहन्छु, उहाँलाई पनि धेरै धेरै धन्यवाद बोल्न चाहेँ कार्यक्रमको बसाइबाट। र यति बेला सङ्गीतले पालो खोज्दैछ, एउटा साङ्गीतिक आवाज उठाउँ, त्यसपछि पुनः फर्किनेछौँ हामी कार्यक्रम गजल चौतारीमा। चिसो हावासँगै केस हल्लिँदा सुन्दरीको, चिसो हावासँगै केस हल्लिँदा सुन्दरीको, अरे यार चिसो हावासँगै केस हल्लिँदा सुन्दरीको, गजलकारको कलम हुन्छ गजल चौतारीमा। गजल लेख्दै गर्नुहोला अहिले यो साङ्गीतिक आवाज। तिम्रो माया मेरो त तिम्रो निकै मिठो साङ्गीतिक आवाज पछि पुनः स्वागत छ कार्यक्रम गजल चौतारीमा. तपाईँ गजल चौतारी सुनिरहनु भएको छ विभिन्न ब्लगहरूबाट. आज हामी पहिलो बसाइमा पनि छौँ, जस तपाईँका गजलहरू वाचन गरिरहेका छौँ. गजल अनुरागी मनहरूले गजल प्रेषित गर्नुभएको छ, या भनौँ गजल चौतारीको फेसबुक पेजमा पोस्ट गर्नुभएको छ. त्यहाँ हामीले एउटा स्ट्याटस राख्ने गर्दछौँ. त्यहाँ स्ट्याटस पढेर तपाईँले आफ्नो गजल कमेन्ट बक्समा पोस्ट गर्नुभयो भने हामीले ती गजललाई उठाउने गर्दछौँ. जिउस, तपाईँले सुनिरहनु भएको छ विभिन्न ब्लगहरूबाट. ब्लगहरूको नाम पनि यति बेला भन्न मन लाग्यो मलाई. www.cybersangam.net सुन्दै हुनुहुन्छ. त्यसै गरी www.nnrab.blogspot.com पनि हामीलाई सुन्दै हुनुहुन्छ. त्यसै गरी www.udayyouthclub.blogspot.com पनि हामीलाई सुन्दै हुनुहुन्छ. र www.chisapaninepal.blogspot.com पनि हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ, जुन ब्लगबाट हामीलाई सुन्दै हुनुहुन्छ. जे होस्, सुनेर साथ दिनुहोला भन्न चाहन्छु कार्यक्रमको विषयबाट. र कार्यक्रम गजल चौतारीमा हामीले फेसबुक पेजमा आएका गजलहरू वाचन गरिरहेका छौँ, र केही साथीले गजल प्रेषित पनि गर्नुभएको छ. तपाईँले गजल चौतारीलाई फलो गर्न चाहनुहुन्छ भने फेसबुक पेजमा चाहिँ तपाईँ www.facebook.com/gazal.chautari फलो गर्न सक्नुहुनेछ. र यसलाई लाइक गरेर तपाईँले चाहिँ आफ्नो गजल पोस्ट गर्नुभयो भने हामीले कार्यक्रम गजल चौतारीमा तपाईँको गजल वाचन गर्नेछौँ. यो जानकारी सँगसँगै यति बेला फेरि अर्को गजल उठाउन चाहन्छु. स्वार्थी छ दुनियाँ, अनेक हरकत हुन सक्छ. स्वार्थी छ दुनियाँ, अनेक हरकत हुन सक्छ. होस गर्नु सही मित्र, दिल जफत हुन सक्छ. अरे यार, स्वार्थी छ दुनियाँ, अनेक हरकत हुन सक्छ. होस गर्नु सही मित्र, दिल जफत हुन सक्छ. भन्लान तपाईँ त मेरो खास हुनुपर्छ. भन्लान तपाईँ त मेरो खास हुनुपर्छ. त्यो मायालु बोलीभित्र खत हुनसक्छ. होस गर्नु सही मित्र, दिल जफत हुनसक्छ. विचार गर्नुपर्छ प्रत्येक पाइला पाइलामा. विचार गर्नुपर्छ प्रत्येक पाइला पाइलामा. हिजो आफ्नै भन्नेसँग नफरत हुनसक्छ. त्यो मायालु बोलीभित्र खत हुनसक्छ. दुबाटोमा भेटिएका चौबाटोमा छुटे पनि आश राख्नुहोस् कहीँ कतै जमघट हुनसक्छ. हिजो आफ्नै भन्नेसँग नफरत हुनसक्छ. अरे यार, हिजो आफ्नै भन्नेसँग नफरत हुनसक्छ. आश राख्नुहोस् कहीँ कतै जमघट हुनसक्छ. भेट हुँदा साथ छँदा आफ्नै सम्झी बोलिदिनुहोस्, भेट हुँदा साथ छँदा आफ्नै सम्झी बोलिदिनुहोस्, अरे यार भेट हुँदा साथ छँदा आफ्नै सम्झी बोलिदिनुहोस्, फेरि उसै गरी सम्बन्ध मर्मत हुनसक्छ, आस राख्नुहोस् कहीँ कतै जमघट हुनसक्छ, हिजो आफ्नै भन्नेसँग नफरत हुनसक्छ, त्यो मायालु बोलीभित्र खत हुनसक्छ, होस गर्नुहोस् है मित्र दिल जफत हुनसक्छ, स्वार्थी छ दुनियाँ अनेक हरकत हुनसक्छ। हो, निकै सुन्दर गजल पढ्ने मौका मिल्यो मलाई यहाँनिर। हजुर, मलाई यो अन्तिम शेर मन पर्यो निकै। फेरि उसै गरी सम्बन्ध मर्मत हुनसक्छ, निकै नै राम्रो गजल पढेँ मैले। यो गजल थियो अन्जान सौगातजीको, निर्जन बस्ती बर्दियाको साथी हुनुहुन्छ। यो गजलको लागि अन्जानजीप्रति पनि आभारी रहन चाहे। जो निकै सुन्दर गजल कोर्नु भएको छ, गजल निरन्तर लेखिरहनुहोला, कलम नथाकोस् कहिल्यै, शुभेच्छाका शब्दहरू प्रकट गर्न चाहे। र हामी कार्यक्रम गजल चौतारीको अन्तिम अन्तिमतिर आइसकेका छौँ। आजलाई कार्यक्रम यहीँनिर बिट मार्नुपर्छ, तर एउटा गजल वाचन गरौँ। गजल प्राप्त भएको छ गजल चौतारीको फेसबुक पेजमा, पोस्ट गर्नुभएको हो भण्डारी दाई हुनुहुन्छ, उहाँले गजल पोस्ट गर्नुभएको छ। र उहाँको गजल यस्तो छ, मनै चोर्यो असतीले भन्दैछौ रे आजभोलि, मनै चोर्यो असतीले भन्दैछौ रे आजभोलि, गर्नु गर्यो पिरथीले भन्दैछौ रे आजभोलि, मनै चोर्यो असतीले भन्दैछौ रे आजभोलि, भोक प्यास भुलिसकेँ भुल्न बाँकी केही छैन, भोक प्यास भुलिसकेँ भुल्न बाँकी केही छैन, जवानीको प्रगतिले भन्दैछौ रे आजभोलि, गर्नु गर्यो पिरथीले भन्दैछौ रे आजभोलि, घरै छोडी तिमीतिर बसाइ सरौँ जस्तो लाग्छ, घरै छोडी तिमीतिर बसाइ सरौँ जस्तो लाग्छ, के गर्नु यो सम्पत्तिले भन्दैछौ रे आजभोलि, जवानीको प्रगतिले भन्दैछौ रे आजभोलि, डर मान्दै बसेकी छु हाम्रो मिलन हुँदैन कि, डर मान्दै बसेकी छु हाम्रो मिलन हुँदैन कि, बा आमाको बिमतीले भन्दैछौ रे आजभोलि, के गर्नु यो सम्पत्तिले भन्दैछौ रे आजभोलि, पाएँ भने यदि मैले तिम्रो साथ मेरो प्यारा, पाएँ भने यदि मैले तिम्रो साथ मेरो प्यारा, जिउनुपर्छ उन्नतिले भन्दैछौ रे आजभोलि, अरे यार जिउनुपर्छ उन्नतिले भन्दैछौ रे आजभोलि, बा आमाको बिमतीले भन्दैछौ रे आजभोलि, के गर्नु यो सम्पत्तिले भन्दैछौ रे आजभोलि, जवानीको प्रगतिले भन्दैछौ रे आजभोलि, गर्नु गर्यो पिरथीले भन्दैछौ रे आजभोलि, मनै चोर्यो असतीले भन्दैछौ रे आजभोलि, गर्नु गर्यो पिरथीले भन्दैछौ रे आजभोलि। भण्डारी दाई अचम्म मिलम्ची हेलम्पु नेपाल हाल मरुभूमिबाट भनेर उल्लेख गर्नुभएको छ। यो निकै सुन्दर गजलको लागि उहाँलाई धन्यवाद। उहाँलाई पनि पिरथीले सताएछ क्यार, त्यसैले कलम चल्यो अनि लेख्नुभयो गजल र पोस्ट गर्नुभयो गजल चौतारीमा। यो साथको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ हामी बिदा मागेर जानुपर्ने हुन्छ। कार्यक्रम गजल चौतारी सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र गजल पोस्ट गर्नुहुने गजल चौतारीको फेसबुक पेजमा www.facebook.com/gazal.chautari तपाईँले यो फेसबुक पेजमा गजल पोस्ट गर्नुभयो, तपाईँ सम्पूर्ण सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यो कार्यक्रम सुन्नुभयो तपाईँले www.chisapaninepal.blogspot.com, त्यसै गरी www.nnrav.blogspot.com, www.udayyouthclub.blogspot.com र www.cybersangam.net पनि यो कार्यक्रमलाई तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। तपाईँ लाइभ सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जे होस् देशमा विदेशमा रहने सम्पूर्ण गजल अनुरागी मनहरूप्रति आभारी रहन चाहे। र जाँदा जाँदै एउटा गजल वाचन गर्दै आजको गजल चौतारीको मेफिलबाट बिदा हुन्छु। सुरुवालको इजारलाई कति पैसा पर्छ, साउजी तपाईँको विचारलाई कति पैसा पर्छ, यो सुरुवालको इजारलाई कति पैसा पर्छ, मालिकलाई पुग्दो रहन्छ दिनरात ढोगेर पनि, मालिकलाई पुग्दो रहन्छ दिनरात ढोगेर पनि, सोध्यौ गरिबले नमस्कारलाई कति पैसा पर्छ, साउजी तपाईँको विचारलाई कति पैसा पर्छ, ए भगवान् अभागीको दिन आउँदैन भने भन, ए भगवान् अभागीको दिन आउँदैन भने भन, ठुलो भाग्य भएको निधारलाई कति पैसा पर्छ, सोध्यौ गरिबले नमस्कारलाई कति पैसा पर्छ, मेरो प्रयासबाट एउटा सुनौलो बिहानी आउनेछ, मेरो प्रयासबाट एउटा सुनौलो बिहानी आउनेछ, अरे यार मेरो प्रयासबाट एउटा सुनौलो बिहानी आउनेछ र भन्नेछ डिएनकेले संसारलाई कति पैसा पर्छ, ठुलो भाग्य भएको निधारलाई कति पैसा पर्छ, सुदेव गरिबले नमस्कारलाई कति पैसा पर्छ, साउजी तपाईँको विचारलाई कति पैसा पर्छ, यो सुरुवालको इजहारलाई कति पैसा पर्छ, ठुलो भाग्य भएको निधारलाई कति पैसा पर्छ। आजको यो बसाइबाट मलाई पनि बिदा दिनुहोस्। अर्को सातासम्मको लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, सङ्घर्ष गर्नुहोस्, अगाडि बढ्नुहोस् र कलम पनि चलाउँदै गर्नुहोस्। नमस्कार, बाँकी पल शुभ रहोस्। घाइते बनायो मलाई मायालु तरबारले, घाइते बनायो मलाई मायालु तरबारले, बरालियो जिन्दगी छोडी गई नियारले, घाइते बनायो मलाई मायालु तरबारले, परालियो जिन्दगी छोडी गई नियारले, सुने न पुकार मेरो देउताको दरबारले, सुने न पुकार मेरो देउताको दरबारले। शत्रु आए लड्ना बरु सकिन्छ समरमा, समरमा समरमा।